चले तिमी वनमय फुले अब वनमय गयो वैलाई आयो वनमय गयो वैलाई वनमय गयो वैलाई वनमय गयो वैलाई आयो वनमय गयो वैलाई बहिनी ठुरी कर्मै छ खोटो दाई बहिनी ठुरी कर्मै छ खोटो रुन्छौ तिमी सधैँ हाय मनमा जलेको देख्दैन कोही मनमा जलेको देख्दैन कोही हेर्ने छ कसले आय आयो हो वनमै जयौ वैलाई बनकी कली तिमी वनमय फुले अब वनमय गयो वैलाई आय हो वनमय गयो वैलाई व्यर्थै छ तिमीलाई शीतलु हावा व्यर्थै छ तिमीलाई शीतलु हावा व्यर्थै छ चाँदनी रात फुल्दछौ वनमै झर्दछौ वनमै फुल्दछौ वनमै झर्दछौ वनमै कृतिको मोलै नपाए आयो हो वनमै गयौ वैलाई बनकी कली तिमी वनमय फुले अब वनमय गयौ वैलाई आयो वनमय गयौ वैलाई।